चलिए मकासिद देखते हैं अब इन इन्हीं आयात के। पहला मकसद है अल्लाह की राह में मारे जाने की फजीलत जान सके और अपने लिए शहादत की दुआ कर सके। अल्लाह की रज़ा पर चलने का इरादा कर सके, दूसरों के कसूर माफ़ कर सके दूसरों के हक में दुआए मगफरत करना सीख सके दीन के कामों में मशवरे की अहमियत को जानकर इज्तमाई काम बाहम मशवरे से कर सके पुख्ता अज़म की अहमियत जानकर दीन के काम का पुख्ता अज़म कर सके अल्लाह पर तवक्कुल करने की हकीकत जानकर तवक्कुल करना सीख सके अल्लाह के गज़ब वाले कामों से बचने का इरादा कर सके मुसीबत के वक्त घबरा उठने और काफिराना बातों से इज्तनाब कर सके किताबो हिकमत की तालीम हासिल करने का पुख्ता इरादा कर सके तस्किया की हकीकत को समझ सके और बारवां मकसद है रब से अच्छी उम्मीदें बांध सके। कभी आपने सोचा है कि एक लेसन में से 12 मकासिद, तो कितना बामकसद है आपका यहाँ बैठना। और अगर आज आप यहाँ ना होते या इसको ना सुनते तो आप कितने बेमकसद हो जाते। दिल की गहराई से अल्लाह का शुक्र अदा करें कि जिसने हमें बेमकसद ज़िंदगी से निकाल के बामकसद ज़िंदगी अता की। अल्लाह ताला इसको कायम रखे। चलिए अब रुकू के उन्वान और आयतों के टाइटल को भी देख लेते हैं। रुकू का उन्वान है अल्लाह के दीन का मनसब और उसके तकाजे। आयत नंबर 156, हसरत एक चुभन है। आयत नंबर 157, अल्लाह के रास्ते में मर गए या मारे गए बेहतर है उससे जो जमा कर रहे हैं। आयत नंबर 158, अल्लाह के हजूर पेशी। आयत नंबर 159, अच्छे कायद की खूबियां या लीडरशिप क्वालिटीज। आयत 160, ईमान वाले अल्लाह के वादे में बंधे हुए। आयत नंबर 161, खयानत का बोझ कंधों पर। आयत 162, दो मुख्तलिफ किरदार दो मुख्तलिफ इंजाम। ये आयत्स 162 और 3 दोनों का मिला के लिखिएगा क्योंकि बात इन दो में पूरी होती है। दोबारा बोल देती हूँ, दो मुख्तलिफ किरदार दो मुख्तलिफ इंजाम। آیت نمبر 164 دین کی تعلیم اللہ کا احسان آیت نمبر 165 جیسا کرو گے ویسا بھرو گے آیت نمبر 166 جو بھی ہوا اللہ کے حکم سے ہوا آیت 167 زبان پہ وہ ہے جو دل میں نہیں آیت 168 موت کو ہٹاؤ اگر ہٹا سکو آیت نمبر 169 اللہ کے راستے میں مرنے والے مر کے بھی نہیں مرتے آیت 170 خوف اور غم سے پاک زندگی شہداء کے لیے اور آیت 171 اللہ ایمان والوں کا اجر ضائع نہیں کرتا بس جی چلیے ایک دفعہ تلاوت سن لیتے ہیں اسی رکوع کی پھر انشاءاللہ تعالی آگے بات چلے گی اعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم یا ایہا الذین آمنوا لا تکونوا کالذین کفروا وقالوا لإخوانهم إذا ضربوا في الأرض أو كانوا غزا لو كانوا عندنا ما ماتوا وما قتلوا ليجعل الله ذلك حسرة في قلوبهم والله يحيي ويميت والله بما تعملون بصير ولئن قتلتم في سبيل الله أو متتم لمغفرة من الله ورحمة خير مما يجمعون ولئن متتم أو قتلتم لإلى الله تحشرون فبما رحمة من الله لنت لهم ولو كنت فظا غليظ القلب لانفضوا من حولك فاعف عنهم واستغفر لهم وشاورهم في الأمر فإذا عزمت فتوكل على الله إن الله يحب المتوكلين إن ينصركم الله فلا غالب لكم وإن يخذلكم فمن ذا الذي ينصركم من بعده وعلى الله فليتوكل المؤمنون وما كان لنبي أن يغل ومن يغل يأت بما غل يوم القيامة ثم توفى كل نفس ما كسبت وهم لا يظلمون أفمن اتبع رضوان الله كمن باء بسخط من الله ومأواه جهنم وبئس المصير هم درجات عند الله والله بصير بما يعملون لقد من الله على المؤمنين بعث فيهم رسولا من أنفسهم يتلو عليهم آياته ويزكيهم ويعلمهم الكتاب والحكمة وإن كانوا من قبل لفي ضلال مبين أولما أصابتكم مصيبة قد أصبتم مثليها قلتم أنى هذا قل هو من عند أنفسكم إن الله على كل شيء قدير وما أصابكم يوم التقى الجمعان فبإذن الله وليعلم المؤمنين وليعلم الذين نافقوا وقيل لهم تعالوا قاتلوا في سبيل الله أو ادفعوا قالوا لو نعلم قتالا لاتبعناكم هم للكفر يومئذ أقرب منهم للإيمان يقولون بأفواههم ما ليس في قلوبهم والله أعلم بما يكتمون الذين قالوا لإخوانهم وقعدوا لو أطاعونا ما قتلوا قل فادرءوا عن أنفسكم الموت إن كنتم صادقين ولا تحسبن الذين قتلوا في سبيل الله أمواتا بل أحياء عند ربهم يرزقون فرحين بما آتاهم الله من فضله ويستبشرون بالذين لم يلحقوا بهم من خلفهم ألا خوف عليهم ولا هم يحزنون يستبشرون بنعمة من الله وفضل وأن الله لا يضيع أجر المؤمنين